فلما ذهب عن ابراہیم الرعب، اور جب ابراہیم کے دل سے خوف جاتا رہا اور گھبراہٹ دور ہو گئی۔ رعب کا لفظ جو ہے دل کی ایسی کیفیت جو انسان کو تعجب میں بھی ڈالے اور خوف بھی ہو، حیرت بھی ہو، یعنی آپ کہہ سکتے ہیں کہ حیرت اور خوف کی ملی جلی کیفیت کو رعب کہتے ہیں۔ اور دل کی بہت ساری کیفیات ہیں، اگر آپ کے پاس مترادفات القرآن ہو تو آپ اس میں سے خود ہی دل کی مختلف کیفیات کو دیکھ سکتے ہیں کہ کس طرح اللہ تعالیٰ نے جو لفظ جہاں بھی استعمال کیا ہے وہ بالکل درست ہے۔ وجاءت البشریٰ، اور ان کے پاس خوشخبری آ گئی، یعنی خوف کی جگہ بشارت نے لے لی۔ یجادلونا، تو ہم سے جھگڑنے لگا، یعنی ہم سے ہم کلام ہوا۔ پھر ابراہیم علیہ السلام کا جھگڑا اللہ تعالیٰ سے تو ہو ہی نہیں سکتا تھا، مراد ہے یہاں سوال اور دعا کرنا۔ جدال کہتے ہیں دلائل کے ساتھ جھگڑا کرنا۔ ایک ہوتا ہے ہاتھا پائی، جیسے حسام حسم کا لفظ آتا ہے، لیکن جدال کیا ہے؟ کنورسیشن، کراس کوسچننگ کرنے لگے کے معنی میں، یعنی اب ان کو فکر لگ گئی۔ اتنے نرم دل تھے کہ بیٹے کی خوشخبری کو پا کر بھی ایسے نہیں غافل ہوئے کہ اچھا جی ٹھیک ہے مجھے مل گئی خبر، آپ دوسروں کا جو ہوتا ہے ہو نہیں، فوراً کہنے لگے اچھا یہ تو میرے لیے بات تھی، یہ بتائیے کہ آپ حضرت لوط علیہ السلام کی طرف کیوں گئے، وہاں کیوں جانا چاہ رہے ہیں؟ تو اسی کا تذکرہ فرمایا کہ وہ ہم سے اس کے بارے میں جھگڑا کرنے لگا۔ ہم سے جھگڑا کرنے ہیں کو یجا دلو نہ جو ہے، اس لفظ نہ پہ بھی غور کر لیجئے گا کہ مضاف کو محذوف مانا جائے گا ادھر، یعنی مراد کہہ کے ہمارے قاصدوں سے جھگڑنے لگا، بجائے اس کے کہ یجا دلو نہ، معنی کیا تھا؟ یجا دلو رسول نہ، تو رسول کا لفظ جو تھا وہ مضاف بن جاتا، وہ یہاں سے نکل گیا۔ فی قوم لوط، قوم لوط کے بارے میں کیا جھگڑا تھا؟ ابراہیم نے فرشتوں سے یہ کہا تھا کہ اگر قوم حضرت لوط کی بستیوں میں اگر کچھ ایمان والے بھی ہوں گے تو کیا سب کو ہلاک کر دو گے؟ کتنے ہوں، تھوڑے ہوں، زیادہ ہوں، کہ سب کو ہلاک کر دو گے؟ یہ جھگڑا تھا۔ روایتوں میں آتا ہے کہ حضرت ابراہیم نے فرشتوں سے کہا اگر لوط کی بستیوں میں 50 مومن ہوں گے تو کیا تم ان کو ہلاک کر دو گے؟ فرشتوں نے جواب دیا نہیں۔ فرمایا اگر 40 ہوں؟ فرشتوں نے کہا نہیں، نہیں ہلاک کریں گے۔ فرمایا اگر 30 ہوں؟ فرشتوں نے کہا نہیں۔ اس طرح آپ 5 تک پہنچے اور فرشتے نہیں کہتے رہے۔ آخر آپ نے فرمایا اگر وہاں ایک مسلمان ہوگا تو کیا تم ان کو ہلاک کر دو گے؟ فرشتوں نے کہا نہیں۔ اس پہ ابراہیم نے کہا پھر تو وہاں لوط موجود ہے، یعنی ان کو آیا کہ اچھا لوط کے ہوتے ہوئے تم بستیوں کو ہلاک کر دو گے؟ فرشتوں نے کہا ہم خوب جانتے ہیں وہاں کون کون مومن ہے، ہم لوط کو اور ان کی بیوی کے علاوہ دوسرے گھر والوں کو بچا لیں گے، اور ان کی بیوی پیچھے رہنے والوں میں سے ہو جائے گی۔ اور ابراہیم علیہ السلام کا یہ جھگڑا یا کراس کوسچننگ کس بات کی دلیل تھی؟ کہ ان ابراہیم الحلیم اواہم منیب، واقعی ابراہیم بڑے حلیم الطبع، رحیم مزاج اور رقیق القلب تھے، بہت نرم دل تھے۔ یہاں حلیم لفظ کو دیکھیں گے، مجرم سے انتقام لینے میں جلدی نہ کرنے والا، اس کو حلیم کہتے ہیں۔ ہم لکھیں اور غور کریں، بردبار، متحمل مزاج، یعنی صبر والے، کھلے ہوئے، کھٹی ہوئی طبیعت، یہ جو حلیم ہوتی ہے نا یہ بھی کھل جاتی ہے نا، اس طرح کی بندے کی طبیعت ہو کہ جو اس کے اندر آئے بس کھٹتا جائے، کسی جگہ وہ اپنے آپ کو اکڑ کے نہ کھڑا کر لے، اور اس طرح کا سٹبن نہ ہو۔ اور ایک بندے کی یہ بہت بڑی خوبی ہے، یہ اللہ سبحانہ تعالیٰ کی خوبی ہے جو اس نے اپنے بندوں میں دیکھنی چاہیے۔ اسی طرح اواہ کہتے ہیں گناہوں پر، بہت زیادہ آہو بکا کرنے والا، لوگوں کی حالت پر بڑا افسوس کرنے والا۔ ہم اپنے دلوں کو چیک کریں، ہم بھی آہیں بھرتے ہیں، ہم بھی غم کرتے ہیں، لیکن کیا ہماری آہیں اور ہمارے غم لوگوں کی حالت پہ ہوتے ہیں یا اپنی ہی کچھ نعمتوں کے کم ہونے پہ ہوتے ہیں؟ پھر منیب کا لفظ استعمال ہوا ہے، اللہ کی طرف رجوع کرنے والا، ہر طرف سے کٹ کر ایک طرف جڑنے والا، اتنے اواہ، منیب اور حلیم ہونے کے باوجود ابراہیم علیہ السلام کی دعا قبول نہیں ہوئی، غور کیجئے گا. ہم کہتے ہیں یہ تو پہنچے ہوئے، یہ تو بزرگ ہیں، ان کی اللہ موڑتا نہیں. یہاں ابراہیم آہیں بھرنے والے، اتنی اپنی زندگی بھر کی نیکیوں کو سامنے رکھ کر اللہ سے قوم لوط کے لیے بات کرنے والے، لیکن اللہ نے ان کو مطمئن تو کر دیا لیکن دعا قبول نہیں کی. اس سے پتہ چلتا ہے کہ جو قوم، کوئی انسان، کوئی فرد اگر وہ مجرم ہوتا ہے اللہ کی نگاہوں میں، تو بڑے سے بڑے امام کعبہ کی اور اپنے وقت کے نبی کی دعا بھی اس کو نہیں لگتی. اسی طرح اب واہ کہتے ہیں یقین کرنے والے کو، بہت زیادہ دعا کرنے والا، مہربان، نرم دل، دانشمند. اور حبشی زبان میں اواہ کا معنی ہوتا ہے مومن. یہاں اللہ تعالیٰ نے تین وجوہات بتا دی ابراہیم علیہ السلام کے قوم لوط کے بارے میں جھگڑا کرنے کی. پہلی بات کہ آپ کا دل نرم تھا، آپ کے دل میں بڑا جزم رحم تھا، آپ مجرم سے انتقام لینے میں جلدی نہیں کرتے تھے. اتنے زیادہ اس بات کو انہوں نے سنجیدگی سے لیا کہ فرشتوں کو کہنا پڑا، یا ابراہیم معرضاً ہذا، اے ابراہیم یہ جھگڑا چھوڑ دو، یعنی اللہ کی تقدیر کے آگے اب کچھ بھی نہیں ہو سکتا، اعراض کر لو، منہ پھیر لو. انہو قد جاء امر ربک، بے شک تمہارے رب کا حکم آنے والا ہے. امر ربک سے مراد عذاب کا حکم ہے. وانہما آتیہم عذاب غیر مردود، اور ان پر ضرور وہ عذاب آئے گا جو لوٹایا نہیں جائے گا. عذاب وہ آئے گا کہ ایک دفعہ آ گیا تو وہ پھر پلٹے گا نہیں، کیونکہ قوم بری تھی نا. مردود مفعول کا وزن ہے، رو دال دال سے، یعنی یہ عذاب ان سے رد نہیں ہوگا، ہٹے گا نہیں، اور یہ جب عذاب آئے گا تو ان میں سے کوئی بھی نہیں بچے گا. کوئی فائدہ نہیں ان کے بارے میں بحث اور تکرار کا، چھوڑ دیجئے. آپ کی سفارش سے ان کا عذاب نہیں ٹلے گا، آپ کی دعا ان کے حق میں قبول نہیں ہوگی. وَلَمَّا جَاءَتْ رُسُلُنَا لُوطًا، اور جب ہمارے بھیجے ہوئے فرشتے لوط کے پاس پہنچے، سِیءَ بِهِمْ، تو لوط علیہ السلام کو ان کا آنا ناخوشگوار لگا، ناگوار لگا. وَضَاقَ بِهِمْ ذَرْعًا، اور ان کی وجہ سے لوط تنگ دل ہوئے. وقال حاذا یوم عصیب، اور کہنے لگے یہ تو بڑا سخت دن ہے. اس میں پھر بہت ساری باتیں ہیں. پہلی بات کہ حضرت لوط علیہ السلام فرشتوں کے آنے پہ پریشان کیوں ہوئے. اس کی وجہ مفسرین لکھتے ہیں کہ یہ فرشتے نوعمر نوجوانوں کی شکل میں آئے تھے، جن کے چہرے پہ داڑھی نہیں تھی. حضرت لوط علیہ السلام کو اپنی قوم کی عادت پتہ تھی کہ وہ خوبصورت لڑکوں کے ساتھ بدفعلی کرتے تھے، اس بات سے غم میں آگئے. کیونکہ کوئی بھی مہمان جب کسی کے گھر آتا ہے نا، تو اس کی جان، اس کی مال، اس کی عزت، اس کا سب کچھ گھر والے کی ذمہ داری ہوتی ہے. حضرت ابراہیم علیہ السلام کی طرح حضرت لوط علیہ السلام بھی بہترین مہمان نواز تھے. ان کو غم لگ گیا کہ کہیں ایسا نہ ہو کہ ان لڑکوں کا آنا میرے لیے ایک فتنہ بن جائے اور میں ان کی حفاظت نہ کر سکوں. اور سِیءَ بِهِمْ، ناگوار گزرا، بہت ان کو بوجھ پڑی یہ بات، کیونکہ وہ ان کو آدمی سمجھے تھے. اس سے بھی پتہ چلتا ہے کہ حضرت لوط بھی غیب نہیں جانتے تھے. آپ کو فکر ہو گئی کہ کہیں قوم ان کے ساتھ کوئی برا فیصلہ نہ کر دیں. وَضَاقَ بِهِمْ ذَرْعَا، دل تنگ ہوئے. یہاں ذر ان کا لفظ استعمال ہوا، پیچھے ہم نے حضرت ابراہیم کے لیے دوسرا لفظ دیکھا تھا، تو ذر ان کہتے ہیں دل کو. امام بیضاوی کہتے ہیں ان کی موجودگی سے لوط کا سینہ تنگ ہو گیا، آنے والی مصیبت کو دور کرنے کی قوت نہ تھی اور کوئی تدبیر نظر نہ آتی تھی، اس لیے آپ کے دل میں کوفت پیدا ہو گئی کہ اب کیا کروں اور کیا نہ کروں. اسی طرح ذر ان کا جو لفظ ہے نا، یہ کلائی کے لیے آتا ہے، یہ جو ہماری بازو ہوتی ہے نا. آپ پڑھیں گے سورت کہف میں کتے کے بارے میں آتا ہے، جو صحابہ کہف کا کتا تھا، تو وہ باستن ذراعیہ بالوسیط کا لفظ آتا ہے کہ کتا اپنے بازو پھیلائے ہوا تھا غار کے دھانے پہ. तो मजाजन जहाँ कुव्वत मुराद है, क्योंकि आप देखिए यद जो होता है ना ये भी हाथ है, लेकिन यहाँ इससे मुराद है कि उनकी कुव्वत मुदाफियत ख़त्म हो गई। आप किसी भी चीज़ में रिएक्ट करते हैं ना तो फ़ौरन आप अपने हाथ से आगे पीछे करते हैं उस चीज़ को। मुराद क्या कि दिल इतना घुटा कि हाथ से अपनी कलाई से उसको हटा ही न सके। वकाल हाज़ा यौमुन असीब, कहने लगे ये बड़ा सख्त दिन है। लफ्ज़ असीब को भी देखिएगा, बहुत ही खूबसूरत लफ्ज़ है। ऐन स्वात बा से फ़ईल का वज़न है असीब, बांधने वाले। असबुन कहते हैं अरबी में सख्ती को, एक चीज़ को दूसरी से बांधना। इसी से हमारे जिस्म में जो आसाब है ना, मसल्स, मजबूत पट्ठे, जिसको हम कहते हैं ना पट्ठे कमज़ोर हो गए, ये क्या है पट्ठे? ये पट्ठे जो होते हैं ना ये हड्डियों को और जिस्म को बांधते हैं, जैसे धागे होते हैं ना रोप्स, ये हड्डियाँ अलग निकल के गिर जाती, जिस्म अलग हो जाता। यहाँ मुराद है बांधने वाला दिन है, पकड़ लेगा ये दिन इसके अंदर, यानी इतना सख्त अजाब आने वाला है, बहुत सख्त दिन है कि जिसकी वजह से इनको पकड़ लिया जाएगा। इसी लफ्ज़ से फिर लफ्ज़ तासुब भी है, अपने नज़रिए और अकीदे पर इतनी सख्ती बरतना कि दूसरे को दुरुस्त जानकर भी उसको ना मानना। आप सुनते हैं ना, तासुब की वजह से अल्लाह के नबी को लोगों ने ना माना। तो हर बंदा जब अपने गिरोह, अपनी जमात, अपने नज़रिए के साथ बहुत ज़्यादा सिंसियर हो जाए और दूसरे की सही बात का भी इनकार करते, तो फिर वो सही बात को भी नहीं मानता। इसी से लफ्ज़ असबा भी हैं। असबा कौन होते हैं? दिदयाली रिश्तेदार, चचा, ताया, दादा और इस तरह चचा की औलाद, क्योंकि ये भी ननिहाल की नस्बत ज़्यादा इंसान के लिए एक फ़िक्र रखने वाले और ज़िम्मेदारी वाले होते हैं। यहाँ इससे मुराद क्या है कि हज़रत लूत अलैहिस्सलाम को अपनी इस कमज़ोरी का ख्याल हुआ कि मेरे साथ तो कोई था ही नहीं, कौन होगा जो मेरी मदद करेगा, तो लिहाजा इस वक्त कहने लगे कि बस ये तो बड़ा ही सख्त दिन आ गया, ये तो बहुत मुश्किल का दिन आ गया कि इसमें अब पकड़ होने वाली है, घुटन का शिकार हुए। फिर क्या हुआ? वही हुआ जिसका डर था। वजाहु कौमहु युहराउन इलई, और उनके पास उनकी कौम आई दौड़ती हुई। युहराउन का लफ्ज़ हा रा ऐन से है, मजहूल है, यानी खुद नहीं दौड़ रहे थे बल्कि दौड़ाए जा रहे थे। असल में इनके उमड़ते हुए जज्बात की तरफ इशारा है कि जब इंसान जज्बात से अंधा बहरा हो जाता है ना, तो ना उसको अपनी ज़ात की फ़िक्र होती है, ना अपनी इज्जत और बेइज्जती का ख्याल होता है, और ना उसको किसी और का ख्याल होता है। और हरा आ कहते हैं तेज़ी से दौड़ना, अंदर से उनके एक तड़प थी कि जल्दी से हम पहुँचे। आज भी वो लोग जो गुनाहों की तरफ भागते हैं, उनको देखकर फरिश्ते यही सोचते होंगे कि ये कैसे बुराई की तरफ जा रही है और ये कौम इस तरीके से उनको पकड़ने के लिए तैयार थे। इस युहराउन के कई तर्जमे किए गए, तफसीरों के नाम लिए बग़ैर भी अगर बता दूं तो आप इंशाल्लाह ज़्यादा इंजॉय कर सकेंगे। लपकते हुए आए, एक तर्जमा है इसका। इसी तरह इब्ने अब्बास और कतादा कहते हैं तेज़ तेज़ आए, एक तफसीर है तेज़ चाल और लपकने के दरमियान चाल से आए, और एक मुफसर हसन कहते हैं दोनों चालों के दरमियानी रफ्तार से आए। डिक्शनरी में हर उन ऐसी चाल को कहते हैं जिसमें झपक और तेज़ी हो। आपने कभी देखा झपकने का अंदाज़, यूं कहीं किसी चीज़ के अंदर जाके पड़ना, ये बिल्कुल वही अंदाज़ है। सूरत के साथ, इस्तराब के साथ, कोई अंदर की कुव्वत उनको भगा रही थी, और थे ही वो बुरे। वो मिन कब्लु कानू यामलून सय्यात, और वो इससे पहले भी बुरी हरकतें करते थे। यहाँ सय्यात से मुराद है लिवातत, मर्दों से बदफेली करना, फुहशात थे, बेहया थे, इसीलिए बुरे इरादे से भागते हुए आगे। सूरत अनकबूत आयत 29 में इनके इस बुरे इरादे का तذکرہ है। हज़रत लूत अलैहिस्सलाम ने जब ये हालत देखी तो क़ाला, कहा या कौमी, ए मेरी कौम। नबी की दर्दमंदी देखिए कि ऐसे बुरे अखलाक रखने वालों को भी ये नहीं कहा कि मैं तुम्हें आग करता हूँ, तुम्हें छोड़ देता हूँ, बल्कि क्या कहा? या कौमी, ए मेरी कौम। हाउलाई बनाती, ये मेरी बेटियां हैं। हुन अतहरु लकुम, ये ज्यादा पाक हैं तुम्हारे लिए। मुराद ये कि लिवातत से बेहतर है कि इन औरतों से निकाह कर लो, ये फितरी तरीका है और इसमें भी हयाई नहीं। फत्तकुल्लाहा, बस अल्लाह से डर जाओ। वला तुखजूनी, और मुझे रुसवा न करो। फी ज़ईफी, मेरे मेहमानों के मामले में। मुराद क्या है कि मेरे मेहमानों के साथ ऐसा बुरा काम करके मुझे रुसवा न करो, क्योंकि जब कोई किसी मेहमान को जलील करता है तो इसका मानी क्या होता है कि उसने उसके मेज़बान को जलील कर दिया। तुखजून का लफ्ज़ जो है ये रुसवा करने के लिए हिजयुन से है। हिजयुन कहते हैं रुसवाई को। इसी तरह खजा या तुन से भी ये लफ्ज़ होता है जिसका मानी होता है हया, यानी मुझे शर्मिंदा ना करो। और दईफ कहते हैं मेहमान को, इसकी जमा है दयूफ। जो लोग हज या उमरे पे जाते हैं उन वो जगह जगह लिखा हुआ पड़ा पाते होंगे, दयूफ रहमान, रहमान के मेहमान, तो वही ये लफ्ज़ है। दईफ लफ्ज़ से ही अरबी में गेस्ट हाउस को दारुल दियाफा कहते हैं, दार दाल से और ज़ात से फिर दियाफा, मेहमान खाना जिसको अपने लफ्ज़ों में आप कहेंगे। सवाल पैदा होता है कि क्या हज़रत लूत ने अपनी सगी बेटियों की तरफ इशारा किया था? नहीं, सूरत अलअहज़ाब में आप पढ़ेंगे कि नबी के लिए उनकी कौम और उनकी औरतें बेटियों की हैसियत रखती हैं, यानी नबियों का ये दर्द है अपनी कौमों के लिए कि वो उनको अपनी बेटियां ही करार देते हैं। और इससे खुदा न खास्ता ये मुराद नहीं था कि वो अपनी बेटियों को उनके लिए जिना के लिए पेश कर रहे थे, या ये कह रहे थे कि जिसको जिससे मर्जी ले लो, बल्कि मुराद क्या है कि तुम हुर्मत को ना तोड़ो। अल्लाह ताला ने ये चीज़ तुम्हारे सामने पेश की है। बेसिकली इसमें एक मसला थोड़ा सा बयान किया गया है कि एक काफिर के साथ एक ईमान वाली औरत का निकाह, तो इसके ऊपर थोड़ी सी बात है, लेकिन इसका आसान सा हल यही है कि मिल्लत इस्लामिया में तो एक काफिर और मुसलमान का निकाह नहीं हो सकता, लेकिन इस्लाम से पहले ऐसा रिश्ता जायज़ था। नबी सल्लल्लाहु अलैहि वसल्लम की जो दोनों बेटियां हैं उनका पहले अबू लहब के दो बेटों उतबा और इसी तरह उतैबा से था, फिर अबुल आस जो थे उनसे भी निकाह था आपकी बेटी का, जो बाद में फिर बदल गया। लेकिन आप बेशक इस बात सारी को ना भी नोट करें क्योंकि तफसील मतलूब है, कहीं आगे जाके ये मौजू आया तो इंशाल्लाह हम इसको फिर थोड़ी तफसील के साथ बात करेंगे। और ये जो लफ्ज़ है हुन्न अतहरु लकुम, तो तुहर कौन सी कैफियत होती है? पाकी की कैफियत होती है। यही लफ्ज़ तलाक और इद्दत के मामले में भी आता है कि वहाँ दो हैज़ के बीच का जो वक्त है उसको तुहर का वक्त कहते हैं। मुराद कह के ये हलाल तरीका है और अल्लाह से डर जाओ। गौर कीजिएगा कि खुद से नहीं डराया बल्कि अल्लाह से डराया। और अपनी बेबसी का कैसे इजहार करते हैं? अलैसा मिनकुम रजुलुर रशीद, क्या तुम्हारे पास कोई नेक शख्स नहीं है, कोई भलाई वाला नहीं है, किसी को हिदायत नहीं जो हक पर चलने की रगबत दिलाए, बुरी हरकतों से रोके? रशीद जहाँ फ़ाइल का वज़न है, इसी से राशिद भी है, वो फ़ाइल का वज़न होता है, भलाई का हुक्म देने वाला, बुराई से रोकने वाला। यानी उन्होंने अपनी बेबसी की बात की कौम को कि कोई एक भी नहीं। इससे पता चलता है कि इनकी पूरी कौम जो थी वो इस बुराई का शिकार हो गई थी। और आगे आप देखेंगे कि जब इस कौम पे अजाब आएगा तो इनके साथ एक भी मर्द नहीं था, सिर्फ इनकी बेटियां थीं। ये उन नबियों में से होंगे कि क़यामत के दिन जिनके साथ एक भी मर्द उम्मतियों में नहीं शामिल होगा। इसी से आप अंदाज़ा लगा सकते हैं कि उस दौर में ये बुराई कितनी आम थी और किस तरीके से लोग इस तरह इसके पीछे भागते थे कि किसी और के घर में आए हुए मेहमान को भी नहीं छोड़ते थे। और गुनाह का यही असर होता है। यहाँ एक थोड़ी सी बात, आप ख़ुद ही इसको मज़ीद इस पे गौर कर सकते हैं कि वो क्या चीज़ है जो इंसान के अंदर से हया के जज्बे को निकाल देती है। देखिए कि गुनाह की एक बुराई होती है और वो ये है कि इंसान हर दिन नया लुत्फ चाहता है। अगर वो ये बुरा काम कर रहे थे जिससे कर रहे थे करते रहते, लेकिन एक बस्ती में कुछ लोगों का सिर्फ़ एक ख़बर देने के लिए आना उनसे बर्दाश्त ना हुआ। ये है वो चीज़ जिसको पीछे युहराउन के लफ्ज़ से साबित किया गया कि बुराई का ये असर है कि हर थोड़े दिन के बाद टेस्ट बदलना होता है। और याद रखिए कि लिवातत का जो बुरा फ़ेल है ये एकदम शुरू नहीं होता, पहले औरत और मर्द का गैर फितरी ताल्लुक़, یا ان کو کہہ لیجئے کہ غیر شرعی تعلق، پھر عورت اور مرد کے غیر فطری تعلق میں بدلتا ہے، اور پھر اس کے بعد جب اس سے بھی دل بھرا تو پھر عورت کا مرد سے، عورت کا عورت سے، اور پھر مرد کا مرد سے، اور جب انسان کا اس سے بھی دل بھر جاتا ہے نا، پھر بعض دفعہ انسان کا تعلق جانوروں سے پیدا ہو جاتا ہے، اور یہی ہے وہ چیز کہ ظاہر الفساد، خشکی اور تری میں انسانوں کے گناہوں سے فساد پھیلتا ہے، اس وقت انسان جانوروں سے بھی گرنے لگتا ہے، وہ یہ بھی نہیں سوچتا کہ اب میں جو کام کر رہا ہوں یہ کہاں سے کر رہا ہوں، تو لہٰذا جیسے آتے ہوئے دریا یا پانی کو روکے نا تو وہ انسان کو بہا کے لے جاتا ہے، اسی طرح جذبات کی کوئی حد نہیں ہوتی، آپ کسی کی ایک غلط بات مانیں گی آپ کو دوسری بھی ماننی پڑے گی، اللہ تعالیٰ ہم سب کو ایسی گندی اور خراب قسم کی چیزوں سے محفوظ رکھے۔ قالو لقد علمت ما لنا فی بناتک من حق، قوم والوں نے کہا کہ لوط تم جانتے ہو کہ تمہاری لڑکیوں پر ہمارا کوئی حق نہیں، حق بھی نہیں اور انٹرسٹ بھی نہیں، یعنی ہمیں ان میں کوئی دلچسپی نہیں ہے، ہمارا ان سے کوئی نکاح نہیں کہ ہم ان کے حقدار ہو جائیں، اور ضرورت نہیں کے معنوں میں۔ یہاں غور کیجئے گا، ایک بہت بڑا نقطہ ہے، اور وہ کیا کہ جب انسان حرام کا شکار ہوتا ہے نا تو حلال میں کشش ختم ہو جاتی ہے، آج بھی ایسی دلیلیں موجود ہیں کہ جو مرد ان گندی عادتوں کا شکار ہو جاتے ہیں پھر ان کو اپنی پاکیزہ بیویوں میں کوئی کشش نہیں رہتی، وہ اپنی بیویوں کو تو ترساتے رہیں گے اور ان کے ساتھ تو وہ سیدھے منہ بات بھی نہیں کریں گے، لیکن دوسروں کے ساتھ گندے طریقے سے یہ کام کریں گے۔ گناہوں کا یہی اثر ہوتا ہے کہ انسان فطرت سے دور ہونے لگتا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم جب معراج کی رات جنت اور جہنم کے کچھ منظر دکھائے گئے تو آپ نے دیکھا کہ ایک جگہ کچھ کھانا پک رہا ہے جو بڑا خوشبودار کھانا ہے، اور اس کے پاس ہی ایک گندی ہنڈی ہے جس میں بہت بدبودار کھانا پک رہا ہے، کچھ لوگ ہیں جو وہ پاکیزہ کھانے کی طرف جانا چاہتے ہیں لیکن فرشتے ان کو وہاں سے پکڑ کے زبردستی وہ گندا بدبودار کھانا ان کے منہ میں ٹھوستے ہیں۔ آپ نے جبرائیل سے پوچھا کہ یہ کون لوگ ہیں، تو آپ نے بتایا کہ یہ وہ مرد ہیں جو گھروں میں حلال جائز بیویوں کے ہوتے ہوئے باہر جا کے اپنی خواہش پوری کرتے تھے، اور یہ وہ عورتیں ہیں جو اپنے نیک اور اپنے پاکیزہ شوہروں کو چھوڑ کے دوسرے مردوں کے ساتھ اپنی خواہش پوری کرتی تھیں۔ اللہ تعالیٰ ان گندگیوں سے انسانیت کو بچا لے، کیونکہ جب باہر گندگی ہوگی تو مسلمانوں پہ اس کا اثر تو آتا ہے۔ بہت ضرورت ہے اپنی نگاہوں کی حفاظت کا، اور اپنے بچوں کی اور اپنے مردوں کی، بچوں کو تو اب کبھی فتنے میں ڈالے ہی نہ، جو ہی آپ کو محسوس ہو کہ ان کے اندر کوئی ایسی جذبات ہیں فوراً شادی کر دیں، پڑھ رہے ہیں یا کام کر رہے ہیں یہ بات کی باتیں ہیں، کم از کم ایمان تو نہ ضائع جائے، بعض دفعہ پڑھائی کے نام پہ عزت حقدار ہو جائے، کیا اس کو انسان پسند کرے گا؟ میں سوچتی ہوں کہ نیند کیسے آتی ہے، بعض لوگ صرف اس لیے بچیوں کی شادی نہیں کرتے کہ ابھی ان کے لیے ان کے مزاج کا رشتہ نہیں آیا، لڑکوں کے اس لیے نہیں کرتے کہ ابھی اس کے لیے جاب نہیں لگی، تو یاد رکھیے کہ قیامت کے دن جب داغدار جوانیاں نکلیں گی تو اس وقت پھر جو رسوائی ہوگی، اس لیے اس سے بچنے کے لیے انسان ان مصیبتوں سے اپنے آپ کو پہلے آزاد کرے۔ جب انسان کو ایک حلال چیز مل جاتی ہے تو اکثر دیکھا گیا کہ پھر اس کی نظر حرام کی طرف نہیں اٹھتی، الا یہ کہ کوئی ایسی بری ایکٹیویٹیز زندگی کا حصہ بن چکی ہوں کہ جو حلال اور حرام کا فرق مٹا دیں۔ پھر یہاں دیکھیے کہ ان کی زبان کیسے کھلی ہے، ایک گناہ دوسرے کو کھولتا ہے، منع کر رہے ہیں تو آگے سے غلط باتیں کر کے، اور ساتھ ہی کہہ رہے وَإِنَّكَ لَتَعْلَمُ مَا نُرِيدُ، اور تم جانتے ہو کہ ہمارا کیا ارادہ ہے، یعنی ہم تو لڑکے چاہتے ہیں۔ یہ ہوتی ہے اس گندے کام کی تاثیر کہ انسان کی زبان کھل جاتی ہے، پھر انسان کی حیا ختم ہو جاتی ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، ایک روایت کا خلاصہ ہے کہ فَإِذْ لَمْ تَسْتَحْيِ فَاسْتَنَمَا شِئْتَ، کہ جب تیرے اندر حیا نہ رہے تو جو چاہے کر، اور یہ بلکہ اس طرح سے روایت ہے کہ پچھلی قوموں کے صحیفوں میں یہ بات تھی، تو اس سے پتہ چلتا ہے کہ حیا انسان کے لیے ایک لگام کی حیثیت رکھتی ہے، جب حیا ختم ہوتی ہے تو پھر انسان کے اندر سے یہ سارے جذبات ختم ہوتے ہیں۔ اس وقت اب حضرت لوط علیہ السلام اپنے آپ کو بہت بیس بس محسوس کر کے کہتے ہیں، قالا لو ان لی بکم قوتن او آوی الى رکن شدید، لوط نے کہا اگر میرے بدن کے اندر کوئی طاقت ہوتی तो तुमको यानी हटाने की होती तो मैं अपने आप को बचा लेता, तुमको दूर कर देता, या औ आवीला रुकनिन शदीद, या मैं किसी मजबूत पाए की पनाह ले लेता। मुराद इधर ख़ानदान। हज़रत लूत अलैहिस्सलाम के इनके अपने ख़ानदान के लोग नहीं थे, हज़रत लूत तो इब्राहिम के रिश्तेदार थे जो पीछे से शाम और कनान के इलाके से ताल्लुक़ रखते थे, फ़लस्तीन से आए थे। इस बस्ती जिसका नाम सैदूम आता है, यहाँ तो ये एक स्ट्रेंजर थे, इसलिए इनकी कौम जो थी वो इनके लिए अजनबी थी। इसी कौम में जाके इन्होंने चूँकि शादी की थी तो वही कहानी इधर भी दोहराई गई कि इनकी बीवी ने भी इनका साथ न दिया। हज़रत लूत ये बात जो कहते हुए दिखते हैं कि मैं एक मज़बूत सहारे को पकड़ लेता, इससे मुराद ख़ानदान भी है, क्योंकि ख़ानदान की जो सपोर्ट होती है वो इंसान को बाज़ दफ़ा मजबूत कर देती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कितना भी क्यों ना मक्का वालों ने सताया, लेकिन अबू तालिब जो थे वो आपके लिए एक रुकने शदीद की हैसियत रखते थे, कुव्वत, दस्त बाजू, वसाइल की कुव्वत, औलाद की कुव्वत, ये सब चीज़ें रुकने शदीद में आती हैं। कि काश तुम मेरे ख़ानदान के होते, कोई मेरा भी तुम्हारे ऊपर ज़ोर होता, कोई रोब होता। यानी तुम्हारी ये बातें जो मैं देख रहा हूँ ये मुझे देखनी ना पड़ती। यहाँ देखिए कि हज़रत लूत अलैहिस्सलाम का ये कॉल तवक्कुल के ख़िलाफ़ नहीं है। ज़ाहरी असबाब और वसाइल को रुएकार लाना, फिर अल्लाह पर तवक्कुल करना, यही दुरुस्त होता है। कोई ये कहे कि इन्होंने ये क्यों कहा, किसी और पे क्यों नहीं कहा, तो बात यही है कि उन्होंने असबाब को इस्तेमाल करके फिर उसमें अल्लाह से मदद मांगी। इसी तरह जो रुकन के मानी है उसके कई मुख्तलिफ मानी होते हैं, मसलन हकूमत, फौज, इज्जत, गलबा, इक्तदार। और यहाँ बड़ी खूबसूरत रिवायत है सही बुखारी और मुस्लिम की, हज़रत अबू हुरैरा रावी हैं, अल्लाह के नबी ने फरमाया, अल्लाह मेरे भाई लूत पर रहम फरमाए, वह रुकने शदीद की पनाह लेने के ख्वास्तगार हुए थे। और एक रिवायत में आता है कि रहम फरमाए की जगह मुआफ़ फरमाए का लफ्ज़ है।